104.5 मेगाहर्ज र यो हो कार्यक्रम जस्ट फर इन्जोय। नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत अभिवादन कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा कल्ला पारीका नाति राजनाति रचन आँखा त्यति बिघ्न थम्म्याउँदिन क राजनातिसँगै म दुलुवाबाजी आज पनि उपस्थित भइसकेका छौँ। अब हाँसी मजाक गर्ने त भन्या हो यी रुगाले च्याप्पै ग्रस्तै भइहाल्यो ल भन्दा भन्दै को नाति हो रुगालाई हजुरबालाई भेट्नलाई टक्क आएछन् लो नमस्कार है नमस्कार नमस्कार दाजे ओहो कहाँबाट हो नाति दाजे म टाढोबाट काठमाडौँबाट सरोजनामा ओहो ल हेर सरोज नाति त्यति टाढा भएर नि सम्झनु भयो गर्छ धन्यवाद छ है कहाँ हजुरहरूलाई नसम्झेर त यहाँ भात्नेर दिएन दाजे अनि साँच्ची काठमाडौँतिर के भइरहेछ के हुनु बाजे काठमाडौँको सहर अस्तव्यस्त घाम लागिरहेछ धुवा धुलो गाडीको हरन टाटा टुटु त्यही त हो नि त्यस्तै छ नयाँ नौलो केही छैन अनि दसमा दस जोड्दा उन्नाइस कस्तो अवस्थामा हुन्छ हिसाब बिग्रिएको बेला हुन्छ बाजे धन्यवाद मिलो ट्याक्कै मिलो मिलो बाजे मिलो मिलो मिलो नाति छ अब राजधानी बस्ने राजधानी बस्ने नाति इन्टेलिजेन्ट त नहुने त कुरै भएन होइन एकदमै बाजे हजुर ठ्याक्कै भन्नुभयो मनकै कुरा हो अब ककसलाई सम्झनी हो फर्स्ट अफ अल त बुढो दाजे हजुरलाई धन्यवाद अनि प्रगति दाजालाई अनि मेरो साथीहरू भन्नुपर्दा स्पेसल्ली राधा कुमारलाई एकदम भइरहेको छ राम्रो एकदम गर्नु भन्छु इक्जाम नबिगार्नु भन्छु अनि कमला तामालाई विशेष सम्झिरहेको छु भन्छु अनि उमा बानिया अस्मिता लामा रूपा तामाङ मुना तामाङ सलिना गुरुङ सञ्जिता केसीले विशेष सम्झिरहेको छु भन्छु भवन्ड राणा मगर निरु तामाङ अन्जु लामा सम्पूर्ण चितवनवासीलाई बाजे ल आउँदै गर्नु है नाति हजुर बाजे नमस्कार हाम्रो सरोज नाति आउनुभएको थियो काठमाडौँबाट प्रश्न सोधेको ट्वाक्क मिलाउनु भयो अब क्यारी यस्तै छ ए नाति ल गाना साना सुन्नु पऱ्यो सुरुमा गाना सुनिसकि बल्ल चाहिँ नि कुराकानी गर्न मजा आउँछ क्या मेरो आँखामा हामी दुई मायामा डुब्दै जाऊ तिम्रो आँखामा तिमी मेरो आँखामा हामी दुई मायामा डुब्दै जाऊ निलो निलो आकाश चाहिँ चिसो चिसो बतास भई म तिम्रो आँखामा पर्सी कुराहरूले घायल भए मनायन छुराहरूले तिम्रो स्पर्शमा आभास त पाउँछु भन्छौ कि मनका कुरा भनी गीत गाउँछु बिरतीको भाकामा हामी डाँडा पाखामा मायाको तालमा गुनगुनाउँ निलो निलो आकाश झै चिसो चिसो बतास भई म तिम्रो आँखामा तिमी मेरो आँखामा हामी दुई मायामा डुब्दै तिम्रो आँखामा तिमी मेरो आँखामा डुब्दै जाऊ भने आँखामा डुब्न मिल्ने भयो यो देशभरि स्विमिङ पुल र ताल तलाउहरू किन चाहिन्थ्यो नाति राजनाति जिल परेको छ गाडी यो क्यार्नी हो अब म तिम्रो आँखामा तिमी मेरो आँखामा डुब्दै जाऊ भनेपछि अब त्यो त्यति सानो आँखामा कति डुब्ने कति उत्रिने कि आँखा पनि स्विमिङ पुल गर्नु गर्दै कसो हे भगवान् अब परमेश्वर ईश्वरको लीला अपरम्पार छ भन्थ्यो त्यस्तै मैले कहिलेकाहीँ चाहिँ यो गीतको कुरा सुन्दाखेरि म दङ गर्छु क्या गीतहरू हुन त अब सर्जकहरूले कति दुःख गरेर लेख्नु भयो होला होइन त्यो अनेक अनेक कुरो हुन्छ क्या अब के भन्छ डाली डाली फुल फुल्यो पात पात म फुले फुल भुल्यो भमरामा कुन्निकेमा म भुल्यो अब फुल भमरामा भुल्छ कि भमरा फुलमा भुल्छ म यो कुरामा दङ पर्छु क्या अब त्यो अब अर्को फेरि एउटा गीत के छ मैले गीत छोडी आए फुलको तरेलीमा कहाँ खोजौँ म कहाँ सोधौँ म कहाँ कसको परेलीमा भनेको छ हेर्नुहोस् है अब सुरु भने चाहिँ मैले गीत छोडी आएँ फुलको तरेलीमा अब फुलको तरेलीमा छोडेको गीतलाई कसैको परेलीमा खोजेर पाइन्छ अनि यो त चाहिँ के अरे अब कुनै सामान चाहिँ झाडी भएको ठाउँमा हरायो झाडीमा खोज्न गएर हो होइन सफा ठाउँमा आएर खोजेर भने जस्तो भयो क्या यो त अब नेपालका चाहिँ गीतहरूको कुरो सुन्ने भन्ने अनेक अनेक हुन्छ अब अहिले पछिल्लोसँग एउटा गीत छ ए मलाई अस्ट्रेलिया ए मलाई कि जापान पनि यही भनेको छ यो गीतको शाब्दिक चित्रणमा कुनै त्रुटि छैन अब यसको चाहिँ म्युजिक भिडियो हेर्नुभयो भने के भन्छन् केटाले के भन्छ म त चाहिँ नि बिहान बेलुका दुई गिलास दुध खान्छु भनेको छ यसै त नारीहरूले नारी अधिकार छैन नारी अधिकार भएन भनेर कराइरहेको बेलामा नारीले के भन्छन् ठेकीबाट सारेर दिनको दुई गिलास मही खान्छु अरे ल कति विवाद हेर्नु केटा मान्छेले दुध खाने रे केटी मान्छेलाई चाहिँ त्यो मही पा दुध पारेको मही मात्रै अब त्यो बिचरा त्यो नारी मान्छेलाई पनि त एक गिलास दुध दिए एक केटीदेखि त्यो म्युजिक भिडियो बनाउने हिँडे त्यो केटीलाई पनि एक गिलास दुध खाइदियो एक केटा अन्त्यो भने कसो नाति अब केटा चाहिँ दिनको दुई गिलास दुध खाइदिने ऊ चाहिँ बिचरा मही खान्छु भनिदियो नि कसरी नि अब यस्ता गीतहरू धेरै छन् हेर्नुहोस् अब शब्द एक थोक भएको अर्को भाव आउने चाहिने गीतहरू धेरै छन् नेपालमा अहिलेसम्म कति बनाएको छन् कति बनाएको छन् तपाईँलाई यसो अलिअलि रिमेम्बर के भन्छ अङ्ग्रेजीमा हो त्यो रिमेम्बर चाहिँ बनाएको हौ अनि छिमेका चाहिँ नि एउटा पाहुना आएको थिए बिचरा उनले खाजा खान लगाएको कुकुर नमजारी भुको त्यहाँबाट पाहुनाले सोधे होइन मैले खाजा खाँदाखेरि यो कुकुर किन भुक्छ भनेर त अब घरबेटीले भने हेर्नुहोस् हजुर यो कुकुर यति डेन्जर छ आफ्नो पिल्ला त म अरू कसैले खाएको त मनै पराउँदैन अरे बिजो छोड्नु न निल्नु भने जस्तो भयो अनि अब आफू बुढो मान्छे यसो ठाउँ ठाउँमा लबी काम पनि गरिदिनु पऱ्यो आज यसो एउटा केटो हेर्न आउँदैछन् आइदिनु पऱ्यो भने ल हुन्छ जाउँ भन्नु गएको केटालाई सोध्यो होइन बाबुले ड्रिङ्क गर्ने गरेको छ कि गरेको छैन भनेको होइन हजुर खासै ड्रिङ्क गर्ने गरेको छैन त्यही वर्षमा दुईपटक मात्रै भनौँ अब अहिले जमाना वर्षमा दुई पटक मात्रै ड्रिङ्क गर्ने केटो भनेपछि ल अब राम्रै भयो जस्तो पनि लाग मलाई। अनि साँच्ची बाबु त्यो वर्षमा दुई पटक चाहिँ कहिले कहिले गर्ने गरे हा भने चाहिँ उसले भन्छ एक दिन चाहिँ मेरो वर्ष डे परेको दिन अनि अर्को दिन चाहिँ मेरो वर्ष चाहिँ नपरेको दिन जति छ भैले हे भगवान् यसको मतलब चाहिँ वर्षै भइरहेछ पानी त्यति सिरेको बिचरा केटीको बाउ बिहोस भएको अहिले छ होसै होले होइन गर्ने कि जस्तो भएर यिनीहरू हाँसी मजा केन्द्रमा चाहिँ नि रहेर गफ गर्दा गर्दै फेरि पनि अर्को गाना सुन्ने गानापछि छोटो ब्रेकमा जाने भन्ने कुरो राजनीतिको आओ ल फेरि पनि गाना सुनौँ त अर्पण 104.5 मेगाहर्ज छाला तथा यौन रोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ। छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद, एलर्जी, दुबी, कपालको चाया, कपाल झर्ने, अनुहारको कालो पोतो, दाग, डन्डी फोर, घाउ खटिरा, कोठी, मुसा, शरीर चिलाउने, हात खुट्टा फुट्ने, कुष्ठरोग, शरीर र हात खुट्टामा धेरै पसिना आउने, नाउँको समस्या, सोराइसिस, सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण, यौन रोग सम्बन्धी शीघ्र पतन, स्वप्न दोष, गोनोरिया, धातु रोग, भिरिङ्गी, यौनाङ्ग चिलाउने, सेतो पानी बग्ने, पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी चौक चितवन, फोन 056-560-341, एम्बुलेन्स 98455-64-222। टाइल्स, सेनेटरी एवं बाथरूम फिटिंग का सामान को लागी मात्र मैनाली हाइड्रो एंड सेनेटरी।

लो फेरि पनि जाने स्वागत गरे के रे हो एकैछिन जाने कुन श्राम गरी भन्दाखेरि विश्राम गरी होइन राजनाथीले जाने विश्राम लिएका थिए राजनाथीले के भनौँ हामी सबैले भनौँ न यसो कहिले काहीँ के कसो पाइन्छ कता भन्ने कुरो जाने विज्ञापनिक सामग्री पनि सुन्नु पर्यो अनि पो बजार आउन सजिलो हुन्छ एक दिन नेपालको एकजना चाहिँ मूर्ख व्यक्तिले भगवान् शिवजीलाई प्रार्थना गरेछ भगवान् ममाथि कृपा गर्नुहोस् एउटा भटभटे दिनुहोस् भने त्यो कुरोमा केही प्रतिक्रिया जनाएनन् अब भगवान्ले प्रतिक्रिया जनाने कुरो पनि आएनन् फेरि त्यो मूर्ख मान्छे अर्को दिन गएछ एवं रीतिले एक महिनासम्म सेवा गर्दा पनि उसले भटभटे नपाइसकेपछि शिवजीको जुन मूर्ति मुनि रहेको भगवान् गणेशको मूर्ति उचालेर बोक्दै भनेछ हे शिव तेरो बच्चा सही सलामत चाहिन्छ भने भोलि जानसम्म मलाई भटभटे दे होइन भने तेरो बच्चा जे पनि हुनसक्छ अरे हे भगवान् सुन्दाखेरि नि कति हाँसी लाउने हो जस्तो फराइन्जो हाँसी मजा केन्द्र www.radioarpan.com.np मार्फत चाहिँ नि तपाईँले सुनिरहनु भएको छ विश्वको जुन कुनै कुनामा रहेर पनि एकचोटि म चाहिँ नि प्रावि हिलको टिचर हुँदाखेरि एउटा बच्चाको हातमा मैले पाँचवटा लड्डु दिएँ अनि अर्को हातमा दसवटा दिएँ भने कतिवटा हुन्छ भनेर सोधेँ बच्चाले भन्यो होइन सर मेरो हातमा दसवटा लड्डु नै अट्दैन कसरी हुन्छ यस्तो भने मैले भने ए बाबु सोच न सोच तेरो के जान्छ सोच कति हुन्छ भने त त्यहाँबाट चाहिँ नि उसले चाहिँ भन्यो बिसवटा हुन्छ भन्नु म फेरि दङ परेँ एउटामा दसवटा एउटामा पाँचवटा पन्ध्रवटा हुन्छ अनि कसरी हुन्छ बिसवटा ल भन्छ भनेको त सोच न सोच के अरे चाहिँ तेरो चाहिँ के जान्छ अरे ल अब यस्तै छ हेर्नुहोस् अब यो जस्तो फर इन्जो हाँसी मजा केन्द्रमा रहेर तपाईँसँग एकदम मजाको आफ्नो बेलाको कुरा सुनाइरहेको छु अस्ति भर्खर चाहिँ नि डिजल पेट्रोलको हाहाकार मचियोपछि धेरै बाइक चलाउनेहरू अथवा अन्य सवारी चलाउनेहरू चिन्तित भए त्यस्तैमा एउटा मूर्ख मान्छे पेट्रोल पम्पमा गयो पेट्रोल पम्पको मान्छेले भन्यो कतिको हालिदियो भने त उसले के भन्छ 10 रुपियाँको चाहिँ बाइकमाथि छर्किदियो हुन्छ आगो लगाइन्छु म यसलाई अरे त्यही त अब के भन्छ अब यो जस्तो कुरो त्यस्तै क्या एउटा चाहिँ नि भिखारी महिलाले अर्को भिखारी महिलासँग भनिन् त कस्तो केटासँग बिहा गर्दैछ भन्यो अनि तिनले भनिन् म यस्तो केटासँग बिहा गर्छु जो बदमास होस् लुच्चा होस् अनुहार पनि राम्रो नहोस् कमिसन खोर होस् देशलाई बेचेर खाने खालको होस् लाज पतेको होस् नौटङ्की गर्नमा कसैले नभेटोस् एक नम्बरको फटा होस् भने त अर्कैले भने चुप लाग हाम्रो देशको नेतासँग बिहे गरिसक्न देख्दैन जे बडो यता जति पनि चाहिँ नि लुच्चा लफङ्गा देश डुबाउने खालको भनेका नेता नै हुन् भने जस्तै भयो यो कुरो यही छ अब अलिकति समय पनि कम छ भनेको छन् राजनातिले समय कम भएपछि चाहिँ नि अब त्यही अनुसार ख्याल पनि गर्नै पर्यो विदेशमा पानी पऱ्यो भने विदेशीहरू भन्छन् वाओ इट्स रेनी नाइट हाउ रोमान्टिक आई जस्ट लभ इट तर त्यही पानी नेपालमा पऱ्यो भने भनिन्छ होइन यो कुकुरको मुत कति पर्न सके हो अरे यस्तो छ क्या अब यसो अलिकति लौ न के गर्ने हो राजनाथ ए बिदा माग्ने लौ लौ लौ लौ लौ अब के गर्ने अब बिदा माग्नै पर्यो जाँदा जाँदै नाति नातिनालाई एउटा चाहिँ नि अर्थी चार धाम सयौँ व्रत लाखौँको दान योभन्दा पुण्य छैन अरू काम आफ्नो माता र पिताको गरौँ सधैँ सम्मान यही कुरो भन्दै नातिले पनि छपडी लगाइदिइहाले यही कुरो भन्दै कार्यक्रम जस्तो फर इन्जोयबाट आजलाई भने हामी बिदा चाहन्छौँ यति जेलसम्म हामीलाई सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि कालाबारीबाट सघाउने नाति रातलाई पनि धन्यवाद जस्ट फर इन्जोय हाँसी मजा केन्द्रबाट डुलुवाबाजी पनि बिदा हुन्छु नमस्कार